दिर्घो निले ऋतु कैको पाए मिठो साथ कैको पाए मिठो साथ आगो लगाए किरातीमा ऋतु कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज लाग्यो मलाई तेरा नाउँले बदनामको दाग लाग्यो मलाई तेरा नाउँले विरतीमा पागल भयो भन्छन् सारा गाउँले विरतीमा खात गरी तु पराईको घुम्टोडी पराईको घुम्टोडी मेरो माया खेल सम्झे तु बाचा कसम सबै भोली बाचा कसम सबै भोली बाचा कसम सबै भोली बाचा कसम सबै भोली बाचा कसम सबै भोली मेरा नाम की चिठी लेख्या मेरा रगतमा सम्राई लाग्दी बस्या दिन के साज बगतमा मेरी दिए हाके औठी तु निकालेर फालिदे निकालेर फालिदे मेरा चिना फोटा जाती तु आगो लगाई बाली दे आगो लगाई बाली दे आगो लगाई बाली दे आगो लगाई बाली दे आगो लगाई बाली दे जति सोडी लै गई आँसु मेरा भाग खुसी जति सोडी लै गई आँसु मेरा भाग लागे गई हृदय भरे बिरती के आग पराईको घुम्टोडी तु बिरतीमा गरी खाज बिरतीमा गरी खाज लगाई बिरतीमा तु कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज कसरी छाडी आज।